नमस्कार। स्थानीय गतिविधिको संगालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र थम्मन थापासँगै खबर कक्षीबाट साथी विशाल विकाससँगै शर्मिला रोकाको हार्दिक स्वागत छ। गलकोट खबर सामुदायिक रेडियो गलकोट एफएम गलकोटबाट 102.4 MHz र ताराखोला गाउँपालिकाबाट 92.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र मोबाइल एप गलकोट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ। गलकोट खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। गलकुटमा मतदाता शिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न। ताराखोलामा स्वयंसेविकाहरूको लागि मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम सकियो। घुसमेलीमा आजबाट हरिबोधन एकादशी मेला सुरु। बागलुङको सिगनामा धान मासेर सुन्तला र कागती खेती र काठीखोलाको बेलढुङ्गामा बढे आन्तरिक पर्यटक। हेलो दिदी, कहिले आउनुहुन्छ यता? अब 10-15 दिन मात्र बाँकी छ। बनाउन त मलाई पनि मन थियो, तर समय छोटो छ, सुन जस्तो कुरा हतार गर्न नि भएन। ए हो, त्यसो भए त मैले पनि त्यही बनाउँछु र तँलाई पनि त्यही बनाएर ल्याइदिन्छु है त। सेवाहरू हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। सम्पर्कका लागि मोबाइल 98476607, 98408917, 98051705096। प्रोप्राइटर प्रेमेन रमिला, प्रेमेन ब्रदर्स सुनचाँदी पसल, गलकोट नगरपालिका 3 हटिया क्याम्पस रोड, शाखा पसल गलकोट नगरपालिका 3 हटिया जीप पार्क। अब समाचार विस्तारमा। गलकुट नगरपालिकामा मतदाता शिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गलकुट नगरपालिकाको आयोजनामा गलकुट नगरपालिकाका प्रत्येक वडाका वडा सचिव र महिला स्वास्थ्य स्वयंसेविकाहरूले मतदाता शिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। आगामी मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र कमभन्दा कम बदर होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको गलकुट नगरपालिकाले जनाएको छ। कार्यक्रममा गलकुट नगरपालिकाका निर्वाचन सम्पर्क व्यक्ति तथा नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले मतदाता शिक्षाको बारेमा प्रशिक्षण गर्नुभएको थियो। कार्यक्रम गलकुट नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकृत गङ्गा बहादुर भुजेलको अध्यक्षता, प्रशासकीय अधिकृत तुलबहादुर बेकाको स्वागत तथा शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो। त्यस्तै गलकुट नगरपालिका भित्रका प्रत्येक वडाका वडा सचिव र महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो वडाभित्रका मतदाताहरूले आगामी 18 गतेदेखि मङ्सिर 1 गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गलकुट नगरपालिकाले जनाएको छ। ताराखोला गाउँपालिकामा स्वयंसेविकाहरूको लागि मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक वडाबाट 1-1 जना स्वयंसेविका निर्वाचन आयोगले मतदाता शिक्षाको लागि खटाउने कार्यक्रम अनुसार आज मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमको मतदाता शिक्षा अनुगमन समितिका अधिकृत जित सुनारले स्वयंसेविकाहरूलाई मतदाता शिक्षाको बारेमा अभिमुखीकरण गर्नुभएको थियो। कार्यक्रममा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरी आगामी मङ्सिर 4 गते हुने गैरेले आगामी मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि कुनै विवादित नभएर स्वच्छ निष्पक्ष र स्वतन्त्र रूपमा मतदातालाई अनुशिक्षण गर्न निर्देशन दिनुभएको थियो। स्वयंसेविकाहरूले आगामी 18 गतेदेखि मङ्सिर 1 गतेसम्म टोलबस्ती र घर दैलोमा पुगेर मतदाताहरूको लागि सही र प्रभावकारी मतदान कसरी गर्ने भनेर अनुशिक्षण गर्ने ताराखोला गाउँपालिकाले जनाएको छ। कार्यक्रम ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरीको अध्यक्षतामा सम्पन्न भएको थियो। Thank you. ताराखोला गाउँपालिका वडा नम्बर 3 घुसमिलेमा आजबाट हरिबोधन एकादशी मेला सुरु भएको छ। त्रिशुल युवा क्लबको आयोजना र ताराखोला फ्रेन्ड सर्कलको आयोजनामा घुम्ती हाम्रो स्थान पर्यटन विकास हाम्रो अभियान भन्ने मूल नाराका साथ मंगलबारबाट हरिबोधन एकादशी मेला 2079 आजबाट सुरु भएको हो। आज सञ्चालन भएको फुलाउडा स्तरीय भलबल प्रतियोगिताबाट संगम युवा क्लब गल्कु नगरपालिका वडा नम्बर 6 ठुलाथर, देउराली युवा क्लब ताराखोला गाउँपालिका वडा नम्बर 3 हिला, रुस्ती युवा क्लब गल्कु नगरपालिका वडा नम्बर 5 सिमलबोध सेमी फाइनलमा प्रवेश गरेका छन्। त्यस्तै भोलि बिहान 8 बजेबाट भूपू भलिबल प्रतियोगिता सञ्चालन हुने भलिबल खेल संयोजक विष्णु रोकाले जानकारी दिनुभयो। मेलाको अवसरमा खुलाउडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सिलेबल डबल ब्याडमिन्टन प्रतियोगिता, खुलाउडा स्तरीय धनुषबार प्रतियोगिता, वडा स्तरीय प्राउड भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, स्लो बाइक रेस प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। ए हजुरबा, बिहेको दिन पनि आइसक्यो, गहना किनेकै छैन, कहाँ किन्ने होला? अब गहना जस्तो कुरा विश्वासिलो र भर पर्दो पसल नि चाहिने, विवाहको गहनामा विशेष छुट नि पाइने, त्यसको लागि त गलकोट स्क्वायरमा छ नि जय माता देवी सुनचारी पसल, त्यही पसलमा किन्ने हो नि। अनि सुन नानी, शुद्ध सुनका असाध्यै राम्रो गहना चाहिएपछि जाने ठाउँ नै जय माता हो, जय माता चाहिँ जा है। हुन्छ नि हजुरबा, हुन्छ। हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहनाहरू पाइनुका साथै पुरानोसँग नयाँ गरगहना साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आकर्षक डिजाइनका गहनाहरू बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 98468-082-84, 98052-47473, 98439-64377। प्रोप्राइटर करण सुनार, देविका सुनार, जय माता देवी सुनचाँदी पसल, गलकुट नगरपालिका 3 हटिया क्याम्पस रोड, गलकुट क्याम्पसको पछाडि, गलकुट स्क्वायर भवनको पहिलो तला, गलकुट बागलुङ। साथी, जन्मदिनको धेरै धेरै शुभकामना छ। अनि केक र पार्टीको व्यवस्था चाहिँ कहाँ छ? त्यो पनि मैले सोचिसकेको छु नि। सोचिसकेको छु कहाँ नि? यही हटिया बजारमा रहेको बर्गर हाउस इन तन्दुरी परिकारमा। सेवाहरू स्पेशल बर्गर, पिज्जा, केक का आइटमहरू, पेस्ट्री, पास्ता, बिरयानी, पान्टा सेट, खाजा का सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था छ। सम्पर्कका लागि फोन 068-412-190, मोबाइल 97-41-70-73-29, 98-576-29-055। बर्गर हाउस इन तन्दुरी परिकार, गलकुट नगरपालिका 3 हटिया बजार इमर्जेन्सी पोलो क्लिनिक सँगै, साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोकदेखि केही तलबाट सञ्चालन भइरहेको छ। गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला। 4 वर्ष अघिसम्म लहलह पैलपुर धान झुल्ने बागलुङ नगरपालिका 8 सिगानाको पाल्ते खेतमा अहिले हरियाली छ। सिगानाका निवर्तमान वडा अध्यक्ष तथा पूर्व भारतीय सेना 46 वर्षीय राजन जीशीले धान फल्ने खेतमा व्यवसायिक सुन्तला र कागती खेती सुरु गरेको 4 वर्ष भयो। अहिले उहाँको सुन्तला बगानमा 138 सुन्तलाका बोटमा फल लगाउन सुरु गरेको छ भने 52 कागतीका बोट हुर्किरहेका छन्। राम्रो धान फल्ने खेतमा धमाधम सुन्तला खेती विस्तार गर्दा धेरैले खेतीयोग्य जमिन मासेर रुख उमारेको समेत अड्कल काटे, तर व्यावसायिक रूपमा धान खेतीभन्दा धेरै गुणा बढी आमदानी सुन्तला खेतीले दिने भएपछि जेसीले धान मासेर सुन्तला र कागती खेती गर्नुभएको छ भने परीक्षणका लागि 1 रोपनी जग्गामा बहुगुणी फलफुल किबी लगाउनु भएको छ। 16 वर्ष भारतीय सेनामा कार्यरत पछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषिसँगै पाउरोटी उद्योग र फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएका जेसीले पाउरोटी उद्योग बन्द गरे पनि अन्य काममा निरन्तरता दिनुभएको छ। 12 वर्ष अघि कर्मभूमि छोडेर अवकाश जीवन बिताउन आउनुभएका जीसी अवकाशपछि झनै 8 जोशका साथ सामाजिक सेवासँगै व्यवसायिक कर्ममा लाग्नु भएको छ। जीसी 2074 स्थानीय तह निर्वाचनमा सोही वडाको वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँको कार्यालयमा सिगानाका सुन्तला खेतीको विस्तार कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो। वडा अध्यक्षको कार्यकाल भरिमा सिगानाका जनतालाई 35,000 सुन्तलाका बिरुवा लगाउनका लागि विभिन्न अभियान चलाइयो, तर मेरै घरमा सुन्तला थिएन। यो बीचमा मैले सुन्तला खेतीका धेरै फाइदा बुझेँ। अहिले 7 रोपनी जग्गामा सुन्तला र कागती खेती गरेको छु। जीसीले भन्नुभयो, धान खेती मासेर सुन्तला लगाउँदा तत्काललाई भन्दा पनि दीर्घकालीन रूपमा फाइदा हुन्छ। सुन्तलाकै बीचमा अन्य तरकारी खेती समेत गर्दै आएको छु। फर्निचर उद्योग र कृषि खेतीबाट 8 जनालाई प्रत्यक्ष रोजगार दिँदै आएको छु। खटकाली अवकाश पछिको जीवन धेरैले आराम गरेर बिताउने गरे पनि आफूले भने कृषि उद्यम र सामाजिक कामलाई सँगसँगै लगेको बताउनुभयो। जेसीले परीक्षणका लागि लगाउनु भएको किवी खेती समेत सफल भएको बताउँदै पहिलो वर्ष नै किवीले राम्रो उत्पादन दिने बताउनुभयो। कक्षा 9 र 10 कृषि विषय अध्ययन गर्दाबाटै कृषिमा लगाव बसेको बताउँदै जेसीले 3 रोपनी आफ्नै जग्गा र 4 रोपनी जग्गा खरिद गरेर 7 रोपनी धान फल्ने खेतमा सुन्तला र कागती खेती लगाउनु भएको हो। धेरै सुन्तला 3 वर्ष पुरा भई 4 वर्षमा लागेका सुन्तलाले उत्पादन दिन थालेका छन्। कागती खेतीले 2 वर्षपछि उत्पादन दिएला किबी खेतीलाई वृद्धि गरेर 5 रोपनी पुर्याउने लक्ष्य गरिरहेको छ। सामाजिक क्षेत्रमा निरन्तर सक्रिय र समेत हुँदा आफूले कृषि क्षेत्रमा भविष्य रहेको अन्यलाई सुझाव दिँदै आएको छु। जीसीका श्रीमती पुष्पा छेत्रीले सुन्तला र कृषि खेतीमा सघाउँदै आउनुभएको छ। भारतीय सेनाका पूर्व हवलदार जीसीले अरूलाई सुन्तला खेतीमा प्रेरित गर्न समेत आफूले सुन्तला खेती गरेको बताउनुभयो। जीसीको घरमा लुम्ले कृषि अनुसन्धान केन्द्रका विज्ञ समूह बस्ने क्रममा आफ्नो खेतमा सुन्तला खेतीका लागि उपयुक्त भएको सुझावका आधारमा आफू सुन्तला खेतीमा अग्रसर हुनुभएको छ। सुन्तला जुन कार्यक्रममा समेटिएको सिगानामा वार्षिक 2 करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो। आगामी 5 वर्षभित्र सिगानाले सुन्तला बिक्री बापत वार्षिक ₹5 करोड भित्राउने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र बागलुङ नगर पालिका र सुन्तला जोन मार्फत अनुदानमा सुन्तलाका बिरुवा रोपण कार्य भइरहेको सिगानाका सुन्तला किसानहरूले बताएका छन्। सिगानामा सुन्तला भण्डारण गरी चैत वैशाखमा बिक्री गरेर दोब्बर आमदानी लिन सक्ने गरी 20 टन क्षमताको विद्युतीय शीत भण्डार गृह समेत 3 वर्षदेखि सञ्चालनमा छ। सुन्तला खेतीबाट अन्नबाली भन्दा दोब्बर बढी नाफा कमाउन सक्ने भएपछि अहिले बागलुङका केही कृषक किसानहरूले धान फल्ने खेत मासेर धमाधम सुन्तला र कागती खेती विस्तार गरेका छन्। पछिल्लो समय चर्चामा आएको पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ। स्थानीयको प्रचार प्रसार र पर्यटकीय पूर्वाधारका लागि बेलढुङ्गा आउने पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको हो। बागलुङको काठीकोला गाउँपालिका 3 धम्जा ओखली र म्याग्दीको बेनी नगरपालिका 3 भकिम्लीको सिमाना अवस्थित बेलढुङ्गा पुग्ने पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको छ। बेलढुङ्गाको माथिल्लो भाग पहिरोले भत्किएपछि उजाड बनेको बेलढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझदारीमा आकर्षक पर्यटकीय पूर्वाधार निर्माणसँगै बेलढुङ्गा आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको हो। बेलढुङ्गा आउने पर्यटकहरूले धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरवासका कारण सहज भएको स्थानीयको भनाइ छ। बेलढुङ्गा आउँदा निकै आनन्दित र आफूलाई थप ऊर्जा थपिएको बेलढुङ्गा भ्रमणमा आउनुभएका बागलुङको जेमिनी नगरपालिकाका रमेश केसीले बताउनु भयो। समाचार र सामाजिक सञ्जालमा त सुनिएको थिए, तर सुनिभन्दा राम्रो लाग्यो। चिसो स्थानमा व्यवस्थित पदमार्ग र 1 दर्जन बढी हिमालहरूको दृश्यले मनै लोभ्यायो। केसीले भन्नुभयो, ढुङ्गा छोपेर बनाइएको रेलिङ सहितको पदमार्ग, प्रवेशद्वार, सूचना बोर्ड र प्राकृतिक भेवताडको रूपमा रहेको बेलढुङ्गाले भत्केपछि बनाइएको संरचना नयाँ संरचनाले पर्यटकहरूले थप आकर्षित गरेको छ। रहेछ बेलढुङ्गाबाट 1 दर्जन हिम श्रृङ्खला, म्याग्दीको सदरमुकाम, बेनी बजार सहित उच्च पहाडी भागहरू अवलोकन गर्न सकिन्छ। नेपालमा भ्यूटार बनाउने होड चलिरहेको सन्दर्भमा यहाँ भने प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटकहरू यहाँ आउन थालेको स्थानीय गोपाल श्रेष्ठले जानकारी दिनुभयो। हामीले बेलढुङ्गाको प्रचार प्रसारमा काम गर्दै आएका छौँ। पालिका र गण्डकी प्रदेश सरकारको सहयोग पूर्वाधार निर्माणमा छ। बेलढुङ्गामा क्रमशः आन्तरिक पर्यटकहरू आउन थालेपछि 5 वर्षदेखि घरवास सञ्चालन गर्दै आएका छौँ। बेलडुङ्गा सामुदायिक घरवासका संचालक समेत रहनुभएका श्रेष्ठले भन्नुभयो, अहिले शुक्रबार शनिबार 100 भन्दा बढी आन्तरिक पर्यटक बेलडुङ्गा पुग्ने गरेको र अन्य बारमा समेत धेरै थोरै पर्यटकहरू आउने गरेका छन्। आएका मध्ये आधा भन्दा बढी पर्यटकहरू घरवासमा एक रात बिताउने गरेका छन्, जसका कारणले यहाँका घरवासहरू संचालकहरू आय आर्जनमा जोडिएका छन्। दुवै जिल्लाका स्थानीय वासीको पहल र प्रयत्न पछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरूप ल्याएको चाहिँ मात्रै छैन, बेलढुङ्गाले राष्ट्रिय रूपमा नै चिनाइसकेको छ। गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार प्रसारका कारण पर्यटकीय आकर्षकको केन्द्र बन्दै आएको बेलढुङ्गामा पर्यटकीय पूर्वाधार निर्माणले समेत तीव्रता पाउँदा पर्यटकहरूलाई त्यहाँ पुग्न सहज भएको छ। बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले 2 वर्ष अघि ₹20 लाख र चालु आर्थिक वर्षमा ₹20 लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेट स्थानीयको श्रमदानमा पदमार्ग प्रवेशद्वार र बेलढुङ्गा देउरालीमा चौतारी लगायतका संरचना निर्माण भएपछि पर्यटकहरूले थप आकर्षित गरेको छ। प्राकृतिक भ्युटार रहेको बेलढुङ्गा अग्ला डाँडाकाँडा र पहाडमा भ्युटार बनाउने लहर चलिरहेको बेला प्राकृतिक भ्युटार बेलढुङ्गा एकाएक चर्चामा आएर पर्यटकीय गन्तव्य बन्न सफल भएको छ। करिब 2 घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने गन्तव्यमा म्याग्दीको तर्फबाट पनि सजिलै आउन सकिन्छ। समुद्री सतहदेखि 2612 मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमश्रृङ्खलादेखि विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मलाई लोभ्याउने गरेको बेलढुङ्गा पुग्ने पर्यटकहरूले प्रतिक्रिया दिएको स्थानीय मनकुमारी भण्डारीले बताउनुभयो। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ। अन्त्यमा शीर्ष खबर पुनः एकपटक। गलकोटा मतदाता शिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न, ताराखोलामा स्वयंसेवीहरूको लागि मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम सकियो। धान साध मासेर सुन्तला र कागती खेती र काठेखोलाको बेलडुङ्गामा बढे आन्तरिक पर्यटक। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरमा खबरक्रम सकियो। यसपछि तपाईँ 7:30 बजे सिआइएनको साझा खबर, 8 बजे नेपाल दर्पण र 9:15 बजे बिबिसी नेपाली सेवाको सन्धिकालीन प्रसारण सेवा साँझ पख सुन्न सक्नुहुनेछ। हामी भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान 7 बजेको गलकुट खबर लिएर आउनेछौँ। खबर कक्षबाट हामी सबै विदा भयो। ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।